www.attableek.com, The Reviver of Iman. ادائیگی کے لیے حاضر ہوئے ہیں اور اللہ تعالیٰ نے اپنے فضل و کرم سے رمضان شریف میں چار جمعہ سے فرمایا، پانچویں کا بھی احتمال ہے، ہو سکتا ہے آخری جمعہ ہو. جمعہ کی فضیلت آپ سبھی کو معلوم ہے، خیر الایام ہے، ایام میں بہترین یوم جمعہ کو کہا جاتا ہے، حدیثوں سے ثابت ہے. اس بنا پر اس کا بھی اہتمام ہونا چاہیے کہ جمعہ کے دن خاص طور سے درود شریف کا اہتمام کیا جائے. دلائل و خیرات جو درود شریف کی کتاب ہے اس میں دو منزل ہے جمعہ کے دن کی. میرے دوستو، اس کا اہتمام بہت ضروری ہے. ہمارے حضرت حاجی امداد اللہ صاحب فرماتے تھے کہ دو تین کتابیں میں ساتھ رکھتا ہوں، قرآن شریف، مثنوی شریف اور دلائل الخیرات. حضرت حجت الاسلام مولانا محمد قاسم صاحب فرماتے تھے کہ تین کتاب ساتھ رکھتا ہوں. تین کتابیں البیلی ہیں، آپ لوگ شاید اندر سنتے ہوں، مرا برادر کا بھی سنا البیلی، یعنی اچھی بڑی. قرآن شریف، بخاری شریف اور مثنوی شریف، دونوں پیر مرید دونوں کا ہے. مثنوی پر سب کا اتفاق ہے، اللہ تعالی ہم سب لوگوں کو مثنوی شریف کے علوم سے، اس کے معارف سے مستفید فرمائے، اور صاحب مثنوی کے فیض و برکات سے ہم سب لوگوں کو مالا مال فرمائے. اصحاب دعوت عظیمت میں سے مثنوی مولانا روم بھی ہیں، مولانا روم بھی. حضرت مولانا علی میاں نے جو دعوت عظیمت کتاب لکھی ہے اس میں جیسے علامہ ابن تیمیہ کا ذکر ہے، عمر ابن عبدالعزیز کا ذکر ہے، اور اس میں سے مولانا روم کا بھی ذکر ہے. اس بنا پر اللہ تعالیٰ ہم سب لوگوں کو ہم مولانا مثنوی کے علوم سے، ان کے معارف سے، ان کے حالات سے، ان کے کیفیات سے ہم سب لوگوں کو مستفید فرمائے. مجھے ان کا ایک وجہ یاد آیا کہ مولانا روم کے خدمت میں کوئی شخص گیا، اس نے کہا کہ حضرت معاف کیجیے گا، وہاں بہت دن ہوئے آئے ہوئے، یہ جو تاخیر ہوئی ہے آنے میں معاف فرمائیے گا. کہا مجھے بہت اچھا لگا تم نہیں آ رہے تھے، میں احسان مانتا ہوں کہ تم نے میرے وقت کو دیا نہیں، دیر میں آئے. یہ ان کا، یہ ہمارے بزرگوں کا اپنے وقت کے ضیاء سے اتنا خوف تھا کہ اچھا ہوا تم دیر میں آئے، تاکہ اتنی دیر تک میں خدا کی طرح مشغول رہا. وہ بیچارہ عذر کر رہا ہے کہ دیر میں آیا، اور حضرت فرماتے اچھا ہوا دیر میں آئے. یہ ہے نظریات کا فرق، اوقات کی، وقت کے قدر بہت بڑی بات. ہمارے علماء نے بہت لکھا ہے، عبداللہ نے، عبدالفتاح خدا نے، مہاجر احمد آدمی نے، سلیم دورات نے، اور بزرگوں نے بہت لکھی. سب وقت کا ضیاع بہت ہی مضر ہے، قلب کا ضیاع اور وقت کا ضیاع دونوں برابر ہیں. ضائع کرنے والی بہت سی چیزیں ہیں, لیکن اس میں ایک عرب عالم نے لکھا ہے کہ ان میں دو محتم بھی شان ہے ضائع کرنے میں, ایک تو قلب کا ضیاع اور دوسرے وقت کا ضیاع, اس کا کوئی بدل نہیں ہے. قلب فاسد اللہ کہیں گے جاؤ گے تو اس کی کوئی کوشش ہوگی, قلب سلیم کی کوشش ہوگی. قلب جو نروگا ہوگا, روگ جس کے اندر نہیں ہوگا, اس کی کوشش ہوگی. یہ بنا پا ہم سب کو جو یہاں ہم آئے ہیں اسی لیے کہ ہمارے قلوب اور اعتقاد کی جو فضیلت ہے اسی بنا پر ہے کہ لایانی باتوں سے اس میں کیا بچت ہو جاتی ہے. بازار میں بیٹھیں گے, بیٹھنے میں فرق ہے, کتنی بات کریں گے وہاں سے کمی رہے گا. اس بنا پر اعتقاد کا بہت بڑا مقصد یہی ہے کہ لایانی باتوں سے بچا جائے, فضول باتوں سے. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, من حسن اسلام المرء ترک مارا, یعنی یہ بنیاد ہے اسلام کے. چند احادیث اس میں یہ بھی ایک حدیث ہے جس پر بنیاد ہے اسلام کی, من حسن, اور اسی کو سب سے ضائع کر دیتے ہیں. ابھی الیکشن آ جائے, کوئی میلا کھیلا آ جائے, کوئی اپنے وقت کی قدر نہیں, نماز بھی نہیں پڑھتے, جوان نماز بھی نہیں پڑھتے. اللہ بنی تم کو کچھ ملے گا نہیں الیکشن سے, سوچ نہیں ملتا. ہزار دو ہزار پاپ نماز میں چھوڑ دیتے ہیں, وقت مل گیا, نماز معمولی ہے. کہیں یہ نہیں کہا جاتا ہے کہ ترکش سرا نماز کو چھوڑ دیا, بلکہ کہا جاتا ہے ذاتی سرا نماز ضائع ہو گئی. اس کا نقطہ یہ ہے کہ مومن سے نماز ضائع ہو ہی نہیں سکتی بالقض, اگر ہے تو کسی مجبوری کے بنا پر. ذاتی سرا نماز ضائع ہو گئی, میں نے ضائع نہیں کیا, ضائع ہو گئی بس. جیسے کتبے کا لفظ ہے اس میں کہ نماز روزہ فرض کیا گیا ہے, اس میں یہ کہ اللہ نے نہیں کہا کہ میں کہوں تو میں نے فرض کیا, یہ نہیں کہا. ایک مشقت کی چیز اپنے مخلوق کو میں ڈالنا نہیں چاہتا. دوستو, اللہ تعالیٰ نے ہم لوگوں کو رمضان شریف کی سعادت دی, اور یہ ہو سکتا ہے آخری ہو, بھی تو ہفتوں باقی ہے. اللہ مجھے بھی قبر کی توفیق دے, بیماری ہی چل رہی ہے, کمزوری چل رہی ہے. اللہ تعالیٰ اس کمزوری کا بھی مجھ کو اجر سواب احمد فرمائے. میں ہمیشہ مولانا علی میاں کہہ جاتا تھا رمضان میں, تو ہمیشہ شب قدر وہیں گزارتا تھا. تو یہاں جب آیا تو میں نے خط لکھا مولانا کو کہ حضرت آپ کے یہاں آپ کی حاضری نہیں ہو رہی ہے, دعا کیجیے یہ غیر حاضری کے ثواب سے بھی مجھ کو معروم نہ پڑے. غیر حاضری میں جو اب ثواب سے معروم ہی ہوئی آپ کے یہاں جانے میں, یہاں نہیں وہاں, یہ جانے کے بعد کہا ہے اس کی یاد میں. اس وجہ سے دعا کیجیے کہ اللہ تعالیٰ اس عدم حاضری کو محرومی کا سبب نہ بن جائے. میں نے لکھا تھا بہت مولانا پوچھ لیا, اللہ تعالیٰ ہم سب کو اپنے اوقات کی قدر کرنے کی توفیق دے. بہت ہمارے بزرگوں کی قدر کرتے تھے, شاہ غلام علی صاحب کتنے بڑے آدمی, جن کا اس وقت پورا سلسلہ ترکی میں چل رہا ہے. شاہ غلام علی صاحب ہیں, ان کی خدمت میں خالد کرزی آئے تھے, ان کی خدمت میں اور چلے میں تھے. شاہ عبدالرشید صاحب گئے ان سے ملنے کے لیے, شاہ عبدالعزیز صاحب سراج الہند, کہا نہیں ابھی میں ایک کام میں ہوں, نسبت مارنا کہ تحصیل کے لیے, اس نے رسوخ کے لیے, اس نے سماعت کے لیے طرح یہ اختیار کیا ہے, آپ تشریف لے جائیں, جب میں ایک چلہ پورا کر لوں گا تو میں خود آپ کے خدمت میں حاضر ہو جاؤں گا. شیخ خالد کرزی ان کا سلسلہ اب تک چل رہا ہے, انہیں کے سلسلے میں صاحب رحمانی شامی یہ سب اسی میں ہے, بادشاہ جو ہے اسی بیت ہے, اسے مجھ سے ملاقات بھی ہے, مولی امیر ملاقات کر کے آئے. شیخ احمد آفندی, شیخ آفندی انہوں نے کہا کسی سے ملنے کے یاد نہیں ہوں, شیخ سے 95 سال کی عمر ہے, تو انہوں نے کہا کہ میں ہندوستان کے آدمی سے آیا ہوں. مہارا جی نے الفاظ میں کہا ہوگا اجازت مل گئی, 5 آدمی جا کے ان سے مل کے آ گئے, بہت بڑے شیخ احمد آفندی. اللہ تعالیٰ اس سلسلے کو باقی رکھے. تو شاہ غلام علی صاحب گھر میں تھے, کوئی صاحب آئے اور دیر تک بیٹھے رہ گئے, دیر تک گئے, اندر سے کاغذات جو رجسٹری وغیرہ کے ہوتے ہیں مکان کے لے آئے اور لے کے ان کے سامنے رکھ دیا. کیا حضرت یہ کیا کیا تم اتنی دیر سے بیٹھے ہو کہ جی چاہ کے مکان سپورٹ کر کے مروا چلے جائیں؟ اسے بولا مری قدر بس مجاہدہ کیا تھا, مشقت برداشت کیا تھا, اللہ تعالیٰ نے آج ان کو چپڑا دیا. جتنے بڑے ہم لوگ ہیں سب ان کے سلسلے میں, ہمارے ہندوستانی شیخ غلام علی کے مطلب شیخ کو جی بہت بڑی بات ہے. اللہ تعالیٰ عافیت دے ہم لوگوں کو بھی, ان سلسلے کے برکات سے مالا مال فرمائے, ہر کسی کی خیر و بھلائی عطا فرمائے. کتنے مجاہدات کیے, پنکھا جلتے تھے, ابھی جب پنکھا تو تھا نہیں, شیخ کو پنکھا جلتے تھے مرزا مجن جانارا سے, کہا بھائی غلام علی تم تو ایسا پنکھا جل رہے جیسے تمہارے ہاتھ میں سکت ہی نہیں. اب بیچارے جو تو جھلنے لگے, بہت زور سے جھلنے لگے. اعتدال بہت مشکل چیز ہے, توسط پیر اڑ ہونے کے بعد بھی اعتدال آ جائے تو بہت غنیمت ہے. ہم لوگ کیا ہے پیروں کے اندر بھی اعتدال نہیں ہے, اس وقت میں دیکھ رہا ہوں. انہوں نے پنکھا زور سے جھلنے لگا تو کہا معلوم تھا تم تو ہم کو اڑا ہی دوں گے. میں نے کہا تمہارے ہاتھ میں سب کرتے ہی معلوم ہوتی, جب زور سے جلنے کہا جی جب تم بڑا ملی تم تو ہم کو اڑا ہی دوں گے. کیا کہا انہوں نے, فرمایا اللہ علی حضرت نے اس میں چین نہ اس میں چین, بس نکل جانا ہے. نکال دیا شاہ غلام علی صاحب کو نکال دیا. گھر کا طواف کرتے رہتے تھے, روتے رہتے, بڑے بڑے واقعات ہیں. کسی طرح معافی مانگا لڑکے اکثر نکلے, والی سے کہا بات غلام علی نے کوئی بڑی بری نیت سے تھوڑی نہیں کہا تھا, ارے منہ سے نکل گیا غلام علی. وہ غلام علی جو خالد قدری کے آج آئی موجودہ شیخ کے شیخ غلام علی نے بس بات نکل گئی منہ سے, معاف کر دیا, پریشان ہے مر جائے گا غلام علی. مر گیا, معاف کیا اور نسبت منتقل کر دیا. اللہ تعالیٰ ہم سب لوگوں کو نسبت مشائق سے ہم سب لوگوں کو مارا مال فرمائے. بہرحال جس آیت کی میں نے تلاوت کی ہے نہایت آیت تو سبھی اہم ہے, لیکن بعض اصول کے اعتبار سے, قواعد کے اعتبار سے, منافع کے اعتبار سے اس کی افضلیت کہی آتی ہے. حضرت شاہ غلام علی صاحب فرماتے تھے کہ یہ آیت یا ایھا الذین آمنوا اتقوا اللہ وَكُونُوا مَعَ الصَّادِقِينَ, اللہ نے اصلاح کے لیے دو نسخے دو جز کا نسخہ بھیجا ہے. امام غلام علی صاحب ان کا مولا عبدالغنی صاحب ہے وہاں تھانوی کے خلیفہ تھا, کہ یہ آیت اصلاح امت کے لیے دو جز کا نسخہ ہے, اگر ان نسخے کو عمل ہوگا تو اصلاح ہو جائے گی. وہ آیت کیا, یا ایھا الذین آمنوا اتقوا اللہ, اے ایمان والوں اللہ سے ڈرو. تقویٰ بنیادی چیز ہے جس کے لیے ہم سب جمع ہوئے ہیں. تقویٰ تقویٰ کے بھی درجات ہیں مولانا, تقویٰ صرف کہہ دینے کا نام نہیں ہے, انتصال عوامل میں وہ چلا دینے والی. سب سے پہلا تقویٰ تو یہی ہے کہ کفریات اور شرکیات سے ہم نکلیں. سب سے پہلا کفریات اور شرکیات اور بدعات سے نکلیں, یہ پہلا تقویٰ کا پہلا درجہ ہے. دوسرا درجہ یہ ہے کہ ایمان پر آنے کے بعد فرائض کی ادائیگی کا اہتمام کریں, فرائض کی ادائیگی کا اہتمام, یہ دوسرا درجہ ہے. نہ چھوڑنا معاصی کو چھوڑنا, یہ بھی اسی میں داخل ہے. معاصی کا محرمات کو ترک کرنا اور فرائض کو ادا کرنا, یہ دوسرا درجہ ہے. تیسرا درجہ یہ کہ نوافل کو بھی ادا کیا جائے, لکھا ہوا ہے. تیسرا درجہ ہے کہ نوافل کا بھی کچھ اہتمام کرو, فرائض پر صرف اکتفا نہ کرو. کہتے ہیں فرائض پر بھی جس طریقے سے زکات کے بعد نفل صدقہ بھی دیتے ہیں, یہاں بہت دیتے ہیں الحمد للہ. میں کہتا ہوں کہ نفل فرائض ادا کرنے بہت بہتر ہیں, نوافل کا اہتمام زکات کے بعد ہوتا ہے. اسی طریقے سے نماز کے اندر بھی نوافل کا کوئی اہتمام ہونا چاہیے. سب سے اہم نفل تہجد کی نماز ہے. اللہ غنی ہے, آج اس کی طرف سے ہم سب سے غفلت ہو رہی ہے. रात को उठो, दो रकात पढ़ो, न पढ़ सको सिर्फ दुआ कर लो। हमारे अंदर बहुत इसका इस्तेमाल करते, उठ जाओ, लेटे लेटे दुआ कर लिया करो, लेकिन उठना चाहिए। मासूम के हकीकी छत्र तुम्हारे हैं, तुम खटाते ले रहे हो। नमाज में अहमियत तहज्जुद की है, नमाज इशराक है, वाबीन है, ये पढ़ना, ये किया है बची नहीं, ये तीसरा दर्जा है। चौथा दर्जा तो वही है, मासी से छोड़ना पहाड़, क्यों वसाबी से भी बचो, इतना अल्लाह का जिक्र करो कि वसाबी खुद में खुद ना आए। वसाबी जो आते हैं कल्ब में जुलमत की वजह से आते हैं, जब जिक्र करोगे तो चिराग जिक्र का आएगा तो खुद वसाबी दूर हो जाएंगे। ये इलाज है। हजरत थानी जी किसी ने कहा, हजरत रात में चूहिया बहुत परेशान करती हैं। कहा क्यों परेशान करती हैं? कहा अंधेरा रहता है, इधर को परेशान करती हैं, तो तुम क्या करते हो? लालटेन जला के रख देते हैं, कुछ चूहिया भाग जाती हैं। कहा यही है जो वो साबित तुमको परेशान कर रहे हैं, है तो जिक्र का चराग कल में रख दो, खुद वो साबित खत्म हो जाएंगे। अल्लाह का जिक्र, अल्लाह की याद बहुत बड़ी बात है। अल्लाह हम सब को तरफी दे, हम लोगों का तो आखिर वक्त है। दुआ कीजिए अल्लाह तारा सही सालिम हो जाए, अल्लाह के जिक्र के साथ, अल्लाह के सपने के साथ, अल्लाह की मोहब्बत के साथ। बहरहाल ये दर्जा है तकवे का, कि वसाबी से भी इस जनाब और मासियत का तस्वूर भी न आने पाए। मैंने अभी किसी के सवाल में देखा है, नाम नहीं लेता मैं, कि उन्होंने कहा है कि फला बुजुर्ग को साल भर तक किसी मासियत का ख्याल भी नहीं हुआ। अभी रास्ते में उन्होंने पढ़ा था, अपने आदमी हैं उनका जिक्र, लेकिन माफी कर देना। तो उन्होंने कहा कि अल्हम्दुलिल्लाह मुझको भी ऐसे ही हुआ है कि साल भर से, ये है तकवे का आला दर्जा है। एक तो मासियत का न करना, एक एक मासियत का ख्याल भी न आना। अब कोई कहे कि ये कैसे हो सकता है, तो उसका जवाब सुनिए। हजरत मां थानी वगैरह पढ़ रहे थे सबक, मौला याकूब साहब सदर मदरसे से, तो उसमें एक हदीस आई है कि जो शख्स दो रकात नमाज ऐसी पढ़े जिनमें कोई वसवसा दिल में न आए, तो उसको ये फजीलत मिलेगी। तो मौलाना याकूब साहब से किसी तारीख ने पूछा, मां थानी नहीं पूछा होगा, कोई और साथी है पूछा होगा, ये हजरत क्या ऐसा हो सकता है कि दो रकात नमाज पढ़े कोई वसवसा ना हो? ऐसा हो सकता है? कहा कभी कोशिश किया? कहा नहीं। पहले कोशिश करो तो आपको पूछो, मच करो, कोशिश करो पहले, फिर एतराज पहले ही न करो, उनका जवाब है। इसी तरीके बहुत सी चीजें फौरन लोग कहते हैं, कोशिश करो। हजरत मां शाह सुना चाहते हैं, कोई आता कहता हजरत नमाज में जी नहीं लगता, इंतजार होता है। कहा कब से नमाज पढ़ते हो? कोई इतने दिन से। कहा लोगों ने बीसी और सरकार में सारा इतना कर दू, सारा साल लोगों ने मश किया है, तब नमाज उनकी खाली हुई हुआ ताबी से, तुम अभी आकर करते हो? ये सब महजूज करने के लिए होता है। इतने जैसे मुरीद हो गया, नहीं हुआ। अरे तुमने कब किया? कोशिश भी किया कभी? तीन तस्वीर तो पढ़ नहीं पाते, तीन तस्वीर खाली है ना क्या? बोले कलमे तैयबा तो इसी से फॉर मश गए, तीसरा कलमा इतना, कितने लोग हैं पढ़ने वाले? इस जगह पर जब इन अनमल आम अहवाल अहवाल सैदा अब्दुल कादिर जिलानी फरमाते हैं, इन नमल अहवाल समरातुल आमाल, अहवाल जो है वो आमाल के समरात हैं। जब आमाल नहीं तो अहवाल कैसे मिलेंगे? दिल उमदा बात है। अल अहवाल, अल अहवाल समरातुल आमाल, जब आमाल करोगे तो समरात मिलेंगे, अहवाल मिलेंगे। इधर अमर ही नहीं है तो समरा कैसे मिलेगा? अल्लाह ताला हम सब को उनकी तौफीक दे। तो अल्लाह ताला ने फरमाया, या अय्युह लजीना आमनू तक़ुल्लाह, ऐ ईमान वालों अल्लाह से डरो, अल्लाह से डरो। डरने की सब सूरतें बयान की गई हैं। एक बहुत बड़े आलिम से पहले मैं बयान किया था, उन्होंने कहा आज तक हमने समझ ही नहीं था कि तकवे की दर्जा, बहुत बड़ा आलिम, हमने आज तक सुना ही नहीं था। ये सूफी भी सब बयान करते हैं, काफी हम बयान किया है, सब बयान करते हैं, सारे मेरे कारोबार ने बयान किया है, सब मेरा ख्याल है, सब नहीं कौन इस नियत से कौन पढ़ता है मुर्जा आलिमी पढ़ता है श्री नाबी सफी सत्य होकर के तर्जमा जमाना, तो तर्जमा भी अक्सर गलत करते हैं लोग, ये भी सुन लीजिए, जिसमें तर्जमे जो हो रहे हैं वो भी गलत होते हैं बहुत से अल्लाह ताला ये इल्मी जो लगनिशें होती हैं उससे बचाए, इल्मी लगनिशें जो जिससे रात नहीं है दोबारा अल्लाह ताला हम सबको तरफी देव कुल मालिफिन सत्यों के साथ रहें, कितनी बड़ी बात है सत्यों के साथ रहने मतलब ये नहीं कि सिर्फ ये एक तो ये मतलब है आमतौर से यही समझते हैं, हजरत खान ने कहा सत्यों के साथ रहो, उनके सफाई में साथ रहो, उनके शिल्प में साथ रहो, उनके अखलाक के अखला में साथ रहो, ये मतलब है, ये नहीं कि सिर्फ रह गए हो गए बस हो गए, नहीं नहीं, इसके बाद भी वो मैयत में तुम्हारी मौत पर होगी, वो रफाकत मौत पर होगी, जबकि उनके अखलाक से तुम मुतखलक हो जाओ, तब यह है सच्चे रहने का, जो सादिकीन के साथ रहने का मतलब सिर्फ हम लोग जाहिरी सोहबत को समझ लेते हैं, नहीं देखिएगा बयान कुरान में लिखा है खामी ने, ये मतलब है कि सादिकीन के अंदर जो सिद्क है वो सिद्क इख्तियार करो, इसमें उनकी माइयत हासिल करो, इसमें उनकी रफाकत हासिल करो, बात में नहीं कूनू माउ सादिकीन सच्चों के साथ रहो, अल्लाह बनी अल्लाह ताला ने सच्चों के साथ दिया है, अल्लाह इसके हुकूक की अदायगी के साथ इसके आदाब के अदायगी के साथ महफूज रखें, सच्चे भी क्या है बोला जाता है सदक फिल मकाल, सादिकीन भी कई किस्म के होते हैं, सदक फिल मकाल, मकाल में बात में सच्चा रहा, बस सदक फिल कताल अमल में सच्चा रहा, सच्चाई जिसे जिहाद किया हो और बहुत ज्यादा किया तो उसको कहा जाता है सदक फिल कताल, ये कहा जाता है हमेशा सच बोलता कहा जाता है सदक फिल मकाल, लेकिन एक सदक अपील हाल भी है उसको सादिकानी ने बयान किया है महाशाह रसुल्ला से बयान किया है, जिधर सदक फिल मकान है सदक फिल कताल है उसी तरह सदक फिल हाल भी है, सूफिया के लिए इस चीज की भी जरूरत है कि अपने हाल में सच्चाई पैदा करें, सच्चाई पैदा है और बहुत तो मिसाल देते थे शाह मोहम्मदुल्लाह रहमानी की किताब पर, बहुत बड़े आदमी शाह मोहम्मदुल्लाह रहमानी सिलसिले के शिया के अहम बुजुर्गों में से हैं, उन्होंने अपनी किताब में लिखा है कि एक शख्स थे साहब हाल हरम में मशहूर थे साहब हाल हैं, मजदूर थे साहब हाल थे, हाय हो अल्लाह भूल कहते अल्लाह कहते रहते थे, एक सब लोग उनके मोतकिद थे ये बहुत अल्लाह वाला आदमी है, उसके बाद देखा कि गुदरी उगर अपनी जो पहने थे शेखोखत वाली ले आकर के अपने मशा के सामने रख दिया, क्या भाई ये क्या है क्या हजरत, अब तक मैं जो मेरा हाल था वो अल्लाह के लिए था, अल्लाह की मोहब्बत में मैं चीख पुकार करता था, अब मेरा ताल्लुक एक औरत से हो गया है, अब ये सब चीख पुकार अल्लाह के लिए नहीं है उस औरत के लिए है, इस बिना पर मैं इस गुदरी को पहनने के लायक नहीं हूं, इस दुर्वेशी वाले गुदरी को, कितनी मदद सुनाया हजरत ने शाह मोहम्मदी की, तो शाह मोहम्मदी लिखते हैं कि शेख साहिबुल सादिकुल हालबुल इससे इस्तेमाल किया, सादिकीन का शेख सादिकुल हालबुल, इस वजह से उसको गवारा नहीं हुआ है कि बातिन कुछ हो और जाहिर कुछ हो, सिद्ध के हाल ने उनको मजबूर किया कि गुजरी उतारे और आम लोगों में आने कि फातिक फाजिद आदमी है, औरतों का यह आशीष हिदायत कर दिया अपने को दिया, तमाम मशाइल जमा हुए हरम में, अल्लाह ये अपना आदमी था ये भाग गया है रास्ते से हट गया है, अपना आदमी है सच्चा आदमी थे लेकिन इसका हाल बदल गया है, मशायख रोए उसके लिए, कहा अल्लाह इसके हाल को बदल दीजिए, इसका हाल अच्छा कर दीजिए, ठीक हो गया उसका हाल, आया कहा अब मुझे गुजरी दे दो मैं इस लायक हो गया, शेख सादिकुल हाल मालूम हुआ है कि हाल के अंदर भी सिर का किल होता है, पपीता वगैरह को देखा होगा बौर आता है, बहुत से बौर को झर जाते हैं, क्या कहा जाता है ये बहुत झूठा था, इसे पपीते का फल जो नहीं आया, मिसाल के तौर पर हम लोगों का पपीते ही, तो क्या उस बौर को क्या कहते हैं? ये इसका बौर क्या था, वो जो जो था वो झूठा था, इसमें फल नहीं आया। इसी तरीके से इस रास्ते में भी बाद हालात ऐसे पेश आते हैं जो बदाही मकबूल मालूम होते हैं, लेकिन दिल में उसके कैद होता है, उसका कोई फायदा फायदा नहीं होता। इस जनाब हमको आपको जो ये कानता है, इसीलिए है कि साधे कोई मकान भी है, सच तो बोलो। पहला दर्जा है सिर्फ का सच बोलना। हदीस में आता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम विश्वास फरमाया है कि मोमिन सब कुछ कर सकता है, झूठ नहीं बोल सकता। लेकिन आज झूठ का आम है खुदा, बिना तकल्लु झूठ बोलते हैं, बिना तकल्लु झूठ बोलते हैं। किसको किसको कहा जाए, कोई अल्लाह हम सबको महफूज रखे। साथगर आम इसी तरीके से सच्चाई बनने की, ये बात जो हमने किया, ये किया, ये अल्लाह के लिए किया, हम किया अल्लाह तब का ये स्थिति के फिर फ्याल होगा, यानी इस काम में सच्चाई होगी और अल्लाह के रास्ते में सच्चाई आ गई, हमारा साथ हाथ सच्चा हो गया, अल्लाह से हमारा ताल्लुक सही होगा, निस्बत सही पैदा होगी, जाहिर से अच्छा हमारा बातिन हो गया। अल्लाह मजाल शरीर थी, अल्लाह मजाल शरीर थी, खैर में अलानियती बजाल अलानियती सवाल है। अल्लाह हमारे शरीर को अच्छा करिए, हमारे बातिन को अच्छा कीजिए, और किससे अच्छा कीजिए, जाहिर से भी अच्छा करिए। अल्लाह मजाल शरीर थी, खैर में अलानियती, अल्लाह हमारे शरीर को यानी बातिन को जाहिर से अच्छा कर दीजिए। देखिए अब जाहिर की देखिए कितनी जाने दुआएं हुजूर की और के, और जाहिर को भी अच्छा कर दीजिए। ये नहीं कि जाहिर बन रहे हैं और कहेंगे जाहिर दूसरी कोई जरूरत नहीं, नहीं जाहिर की भी जरूरत है। फरमाते थे हमारे माँ मोहम्मद अहमद साहब, देखो केला है, बहुत मिसाल से देते, केला है असल तो गूदा है, असल तो उसका गूदा है, लेकिन छिलके की जरूरत यह है कि अगर वो छिलका न रहे तो गूदा भी खराब हो जाएगा, तो उस गूदे के हिफाजत के लिए छिलके की भी जरूरत है। जहां छिलका हटाया मक्खी आ जाएंगी। इस बिना पर जाहिर को छोड़ के बातिन रह लो, लेकिन बातिन के साथ साथ जाहिर को अगर रास्ता रहोगे तो तुम्हारी हिफाजत होगी, अल्लाह की हिफाजत होगी और सुबह को तुम तय कर सकोगे। बारह गुरु मां साधे सत्यों के साथ रहो, सच्चे दिए गए बहुत मुश्किल से, इब्रिक किब्रिक अहमद बिल्कुल नाजिक चीज है। अल्लाह ताला हम सब लोगों के अंदर भी सिद्ध पैदा फरमाए। ये है कि मशाइख को मानने में भी एतदाल होना चाहिए, ये नहीं कि उनको आप जो चाहें। हमारे हजरत बहुत अखीर तक ये कहते रहे कि मशाइख मकसूद नहीं है, मशाइख को भी किसी हाल में अपनी इस्लाह से मुतमईन नहीं होना चाहिए। शेख उदीसा को खत देखिए मौलाना अब्दुल रहीम मुबारक को लिखा है, जिनको खिलाफत में देता हूं वो मुतमईन इनको नहीं होना चाहिए, लिखा मैंने नकल भी किया है। हजरत शेख उदीसा ने शाह अब्दुल रहीम साहब कुमार अब्दुल रहीम साहब मौलाना इसरा मुतारक है, बहुत बड़े आदमी ये लोग हैं, लेकिन इसके बावजूद खिलाफत दूसरों के इत्मीनान के लिए है, अपने इत्मीनान के लिए नहीं। मैं अफ्रीका में गया, देखा बहुत ऐसे लोग लड़के सब खलीफा खलीफा खलीफा, मैंने कहा खलीफा खिलाफत इसे दी जाती है कि अपने इस्लाह की ज्यादा फिक्र हो जाए, दूसरे तुमसे मुतमईन हो जाए कि अच्छा आदमी है, लेकिन तुम अपने मुतलिक ये समझो कि बहुत ही बुरे हैं, तब तुम्हारी खिलाफत जेब देगी नहीं, काबिल इजाजत नहीं, तुम हो खिलाफत नहीं हो। इसमें से अपने अनानियत खुद ही सबसे पहली चीज तर्क दावा है, इस तरीक में सबसे अहम चीज तर्क दावा है, और सबसे मुजिर चीज दावा का दावा का वजूद है, दावा का दावीय काजिबा लफ्ज बोलते हैं, जो मैं लफ्ज बोलना चाहता हूं, सबसे मुजिर से दावीय काजिबा है, झूठे दावे, झूठे दावे से कोई आतर नहीं पहुंचा। अल्लाह ताला अपने को आदमी मिटाता है, अल्लाह के सामने झुकाता है, अहदुल्लाह के सामने झुकाता है, मगर मैं तो इस वक्त उन्हीं लोगों मशाइख को कह रहा हूं, उनको अपने इस्लाह से गफलत नहीं होनी चाहिए, ऐसी जगहों पर एक घंटा भी रहना गवारा नहीं करते। एक आदमी थे आए यहां, बहुत दिनों की बात है, तो जोहर बाद मेरा बयान होता था, तो मैंने कहा हजरत कुछ बयान फरमा दीजिए, क्या नहीं मुझे फुर्सत में नहीं जाऊंगा, तो नहीं मैंने कहा कि मजलिस होती है साथ बैठ जाइए, तो कहा नहीं मैं जाऊंगा, मैंने कहा हजरत कुछ आप बयान कर दीजिए, तो बैठ गए। न कोई आगे वह काम है, नाम कुछ नहीं, सिर्फ बजना नहीं चाहते थे यहां पर। जब अपनी सदा के लिए तो 5 मिनट भी गवाना नहीं कर सकते, क्या तुम दूसरे की सदा करोगे? ये रास्ता दावा का नहीं है, मुझे आदमी कहने का है। अल्लाह ताला हम सब लोगों को इस तरीके आदाब के रियायत की तौफीक मुझको भी अता फरमाए, मेरे बच्चों को भी। और चूंकि ये मेरा शायद आखिरी वक्त है इस दिन, पर मैं वहां भी कह आया हूं, यहां भी कहता हूं, अपने बच्चों को भी खताब किया है, इस चीज को रस्मी तौर से तुमको जारी नहीं रखना है, उसके अंदर वसालत पैदा करो, उसके अंदर हकीकत पैदा करो, तब इसके बाद यह खानकाह चल सकती है। खानकाह के लिए जरूरत है अपने को मिटाना। जब खुद तुम मिटाए नहीं हो, दूसरों को क्या तुम तालीम दे सकते हो? महाराज आज देखना, चूंकि हालात हैं इस बिना पर, इस बिना पर किसी का काम पसंद नहीं। अपने लिए पहले मुखातब मैं अपने करता हूं, और दूसरों को खासतौर से जो मेरे कुर्बा हैं उनको भी अपने इस्लाह की फिक्र रखनी चाहिए। खुद यही की बात है, जब मैं आया यहां पहली साल, जो लोगों ने बैठ होने के लिए कहा मुझसे, यहां भी सब जो है, हालांकि उसको इजाजत थी लेकिन मैंने बैठ नहीं किया। कौन मौलाना बराबर साहब को लिखा मैंने कि हजरत मुझसे लोग बैठ होना चाहते हैं, क्या करूं मैं? कहा अपनी इस्लाह की फिक्र रखते हुए बैठ कर लिया कीजिए। ये लफ्ज कहा, अपनी इस्लाह की फिक्र रखते हुए बैठ कर लिया कीजिए। कि न जाने दुआ अब तक मुझको याद है, अल्लाह ताला मुझे भी अपने इस्लाह की फिक्र पैदा फरमाए, बल्कि इस्लाह फरमा दें हमारे बच्चों को भी, है तमाम मुतालिकीन अहबाब जो आए हुए हैं, अल्लाह ताला सबको अपने तरीक पर गामजन फरमाए, अपनी मोहब्बत नस्बत सफरा फरमाए। इलाही मकसूद मन तू वाय तू मोहब्बत व मार्फत खुद दे, इलाही मकसूद मन तू, अल्लाह आप हमारे मकसूद हैं, आपके रजा मकसूद हैं, अपनी मोहब्बत और मार्फत से नवा दें। वह आखिर दावाना अलहमदुल्लाह اللهم ارحم أمة محمد صلى الله عليه وسلم، اللهم فرج همومه صلى الله عليه وسلم، اللهم اغفر ذنوبه صلى الله عليه وسلم، يا الله هم صبروا في إصلاح فرما، ساري أمة البنشانية، البنشانية كلهم فرما، الله تعالى في محبة نسبة سافر فرما، يا رمضان كمينة هي، جمعة كدين هي، قرآن پڑھا جا رہا ہے، اللہ ان تمام برکات سے ہم لوگوں کو مستفید فرما اور آخرت کے لیے کارآمد بنا اللہ تعالیٰ۔ اور جو پریشانیاں ہیں ہم سب کی انفرادی بھی، خاص طور سے ہمارے اسماعیل بھائی جن کے لڑکے کو قتل کر دیا گیا ہے، بے انتہا پریشان، وہ متقب بھی تھے یہاں پر، ہمارے یہاں 4 مہینہ تک کے آئے تھے، اس بنا پر ہمارے گھر میں بھی الہ آباد میں عبداللہ خطائے کو حرام مچا ہوا ہے، جو گھر میں رہتی تھی، اللہ تعالیٰ ان کو بھی صبر دے، ان کی بیوی کو صبر دے، ان کے خاندان کو صبر دے، اللہ تعالیٰ ہر کسی کی جزائے خیر ان کو مرحم فرمائے۔ ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین۔